105.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले नेपाललाई भ्रष्टाचार झन्डै क्यान्सरले सताएको भन्दै यसलाई समयमै निर्मूल गर्न नसके भयावह रूप लिने बताउनु भएको छ। भट्टराईले देश भ्रष्टाचारको चालोभित्र फँसेको बताउनु भएको छ। पर्यटन व्यवसायको आन्दोलनमा एकबद्धता सुनाउन आज भिरकुटी मण्डपमा पुगेका डाक्टर भट्टराईले भन्नुभयो, आफ्नो अधिकार प्राप्ति र भ्रष्टाचार अन्त्य गर्ने अभियानमा लागेका पर्यटन व्यवसायलाई मेरो र पार्टीको समर्थन छ। पर्यटन बोर्डमा भएको अनियमितताको छानबिन गरी तत्काल सार्वजनिक गर्नुपर्ने भन्दै भट्टराईले देशका प्रत्येक निकायमा भ्रष्टाचारमा लिप्त हुनेहरूको संख्या बढेको बताउनुभयो। यस्ता गतिविधि राज्यको समग्र रूपान्तरणका लागि बाधक हुने भन्दै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो। भट्टराईले भन्नुभयो, भ्रष्टाचार विकासको बाधक हो। यस्ता गतिविधि तत्काल रोक्न नसके हामीले लडेर ल्याएको लोकतन्त्रको सुरक्षा हुन सक्दैन, अर्थतन्त्र धरापमा पर्छ। त्यसैले पर्यटन व्यवसायले बोर्ड विरूद्ध गरेको आन्दोलन जायज छ। उहाँले पर्यटन बोर्डमा मात्र नभएर हरेक निकायमा भ्रष्टाचार अनियमितता विरूद्धको आन्दोलन गर्नु आवश्यक रहेको बताउनुभयो। संसदीय सुनवाई विशेष समितिको बैठक आज पनि बसिरहेको छ। समितिको कार्य सिंहदरबारमा बिहानैदेखि जारी बैठकमा पनि न्याय परिषद सदस्यहरूको अनुपस्थितिको विषयलाई लिएर सभासदहरूले आलोचना गरेका छन्। समितिले बोलाएको बेला परिषदका सदस्य नआएको भन्दै सत्तारूढ एमाले र प्रमुख प्रतिपक्ष एकीकृत माओवादीले सिफारिस गरिएका सबै नाम फिर्ता गर्नुपर्ने बताएका छन् भने कंग्रेसले सुनवाई नगरी जस्ताको तस्तै फिर्ता गर्न नसकिने बताउँदै आएको छ। सर्वोच्च अदालतले परिषदका सदस्यहरू समितिमा सानो नपर्ने र जवाब दिन समेत नपर्ने अन्तरिम आदेश जारी गरेपछि परिषद सदस्यहरू संसदीय सुनवाई विशेष समितिमा नगएका हुन्। आजको बैठकमा सिफारिसमा परेका न्यायाधीशहरूको सुनवाईका लागि मिति तोक्ने तयारी गरिएको छ। तर एमाले र माओवादीका सभासदहरूले पुनर्विचारका लागि सिफारिसलाई पुनः न्याय परिषदमा पठाउनुपर्ने प्रस्ताव गरेका छन्। यसैबीच नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले न्याय परिषदका सदस्य र संसदीय सुनवाई विशेष समितिका सदस्यहरूको कमजोरीका कारण न्यायाधीश नियुक्तिमा विवाद आएको बताउनु भएको छ। संविधानको मस्यौदा तयार गर्न गठित संविधान मस्यौदा समितिले विज्ञहरूसँगको छलफललाई जारी राखेको छ। सिंहदरबारमा आज बसेको बैठकले समितिमा आएका विषय र विज्ञहरूसँगको छलफललाई निरन्तरता दिएको हो। तोकिएको समयमा संविधान लेख्ने प्रक्रियाका विषयमा केही समय यता समितिले विज्ञहरूसँग छलफल गर्दै आएको छ। समितिले संविधानवेद, कानूनवेद, पूर्व मस्यौदाकार लगायतसँगको छलफललाई निरन्तरता दिई कार्ययोजना तयार पार्ने समेत जनाएको 1 वर्षभित्र संविधान लेखिसक्ने कार्ययोजनासहित संविधान मस्यौदा समितिको गठन गरिएको हो। सिरियाको राजधानी दमास्क नजिकै भएको एक भिडन्तमा पनि सिरियाका वायुसेना प्रमुखको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार मेलिहा क्षेत्रमा रहेको वायुसेनाको मुख्यालयमा भएको आक्रमणमा वायुसेना प्रमुख जनरल हुसैन इसहाकको मृत्यु भएको हो। सिरियामा राष्ट्रपति बसर अल असाद विरुद्ध सन् 2011 शुरू भएको आक्रमणमा पनि मारिने वरिष्ठ व्यक्ति मध्ये जनरल हुसैन एक हुन्। बेलायतमा रहेको सिरियाले निरीक्षण संस्थानका निर्देशक रमी अब्दुल रहमानले जनरल हुसैन को मृत्युले राष्ट्रपति असादको सरकारलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाएको बताएका छन्। यसैबीच हालै सिरिया सरकारलाई एक इस्लामिक श्रमपन्थी समूह हिजबुल्लाहले समर्थन गरेपछि सरकारले विद्रोही विरुद्ध कडा संघर्ष शुरू गरेको छ। सरकारी सेनाले विद्रोहीलाई सहरबाट बाहिर निकाल्ने संघर्ष जारी राखेको अधिकारीहरूको भनाइ छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ। स्थानीय समय अनुसार दिउँसो 4 बजे हुने पहिलो खेलमा राजस्थान र मुम्बई भिन्नेछन्। राजस्थान 14 अङ्कका साथ तेस्रो स्थानमा छ भने मुम्बई 6 अङ्कका साथ तालिकाको 7 स्थानमा छ। त्यस्तै आज राति 8 बजे हुने दोस्रो खेलमा दिल्ली र पञ्जाब बीच प्रतिस्पर्धा हुनेछ। दिल्ली 4 अङ्कका साथ तालिकाको पुच्छारमा छ भने पञ्जाब 16 अङ्कका साथ शीर्ष स्थानमा छ। यसअघि हिजो भएको खेलमा कोलकाता नाइट राइडर्स विजय भएको छ। कोलकाताले सनराइज हैदराबादलाई 7 विकेटले हराएको छ। पहिले ब्याटिङ गरेको हैदराबादले पूरै विश्वभर खेलेर 8 विकेट गुमाउँदै 142 रन बनाएको थियो। 143 रनको लक्ष्य कोलकाताले खेल सकिन 2 बल बाँकी छँदै 3 विकेटको क्षतिमा पूरा गर्यो। जितपछि 4 स्थानमा रहेको कोलकाताको 12 अङ्क पुगेको छ। हारसँगै हैदराबाद 6 स्थानमा झरेको छ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिता भए नमस्कार।